وہ منافق الذین وہ لوگ یلمزونا جو عیب لگاتے ہیں, جیسے وہ سورت ہے نا ویل لکل ہمزہ لمزہ, تو لام میم زے ہوتا ہے عیب لگانا, حجب کرنا, مذمت کرنا, کسی کو برا بھلا کہنا. وہ لوگ جو الزام تراشی کرتے ہیں یا الزام لگاتے ہیں کس پر؟ المتبعین, نفلی صدقہ دینے والوں پر. متبع اور متتبع دونوں ایک ہی لفظ ہیں. متبع اس کو کہتے ہیں جو صرف فرائض ہی ادا نہ کرے بلکہ اپنی خوشی سے نوافل میں بھی حصہ لے, صدقات واجبہ کے علاوہ خوشی سے نفل صدقہ بھی کرے, اللہ کی راہ میں خرچ کرے. الذین یلمزون المتبعین من المؤمنین فی الصدقات, وہ لوگ جو عیب لگاتے ہیں خوشی سے دینے والوں کو, من المؤمنین مومنوں میں سے, کس چیز کے بارے میں عیب لگاتے ہیں؟ فی الصدقات, صدقات کے معاملے میں. یعنی جو لوگ خوشی خوشی صدقہ کرتے تھے فرائض کے علاوہ خوشی کے ساتھ اپنے مالوں میں سے خرچ کرتے تھے نفلی صدقات کے طور پر, ان کا مذاق اڑاتے تھے. کس طرح؟ جو لوگ زیادہ دیتے ان سے کہتے کہ یہ لوگ ریاکار ہیں, دکھاوا کرتے ہیں, اپنی شان بڑھانے کے لیے یہ سب کچھ کر رہے ہیں. اور جو لوگ تھوڑا دیتے ان کا دوسری طرح مذاق اڑاتے. والذین لا یجدون الا جہدہم, اور وہ لوگ جو نہیں پاتے مگر اپنی جہد, اپنی مشقت. فیسخرون منہم, تو وہ ان سے مذاق کرتے ہیں. سخر اللہ منہم, اللہ ان کا مذاق اڑاتا ہے. ولہم عذاب علیم, اور ان کے لیے دردناک عذاب ہے. غزوہ تبوک کے موقع پر نبی صلی اللہ علیہ وسلم نے جب لوگوں کو اللہ کی راہ میں خرچ کرنے کی اپیل کی تو ہر طرح کے سچے مومن اپنی اپنی حیثیت کے مطابق, اپنی خوشی کے مطابق مال لے کر آئے. جن کے پاس زیادہ تھا وہ زیادہ لائے, جن کے پاس تھوڑا تھا وہ تھوڑا لائے. لیکن کوئی بھی سچا مومن خیر کے اس کام میں حصہ لینے سے پیچھے نہ رہا. اور یہ صرف زکات عشر وغیرہ کے مال نہ تھے بلکہ نفلی صدقات تھے. اس پر منافقین نے خوب باتیں بنائی. جن لوگوں نے زیادہ دیا ان کو بھی نہیں چھوڑا, جنہوں نے کم دیا ان کا بھی مذاق اڑایا. اور اس کی تفصیلات پیچھے بھی گزر چکی ہیں کہ جیسے ایک صحابی ایک مٹھی بھر کھجوریں لائے تو ان پہ ہنسنے لگے کہ یہ اس سے روم فتح کرنے چلے ہیں. اس پر اللہ تعالیٰ فرماتے ہیں سخر اللہ منہم, اللہ ان کا مذاق اڑاتا ہے. ولہم عذاب عظیم, اور ان کے لیے دردناک عذاب ہے. پھر مذاق اڑانے کی بات ہوئی. کبھی اس کے لیے استہزاء کا لفظ آتا ہے, کبھی سخرہ کا لفظ آتا ہے. تو یوں لگتا ہے کہ جیسے مذاق اڑانا اور بےہودہ مذاق اڑانا اور بے سوچے سمجھے دوسروں کا مذاق اڑانا یہ منافقت کی علامتوں میں سے ایک علامت ہے. کیونکہ بار بار اس صفت کا ذکر منافقوں کے لیے کیا جا رہا ہے, اور خصوصاً نیکی کے کام کرنے والوں کا یا نیکی کا یا دین کا مذاق اڑانا یہ کسی مومن کے شایان شان نہیں ہو سکتا. سوال یہ پیدا ہوتا ہے کہ کوئی شخص کسی اچھے کام کا یا اچھے کام کرنے والے کا مذاق کیوں اڑاتا ہے, کب اڑاتا ہے, اس کے پیچھے کیا نفسیات ہوتی. یعنی اگر کوئی شخص اچھا کام کر رہا ہے تو ہمیں اس کے ساتھ کیا معاملہ کرنا چاہیے؟ ہمیں اس کو انکریج کرنا چاہیے, ہمیں اس کی تعریف کرنی چاہیے, ہمیں اس کو دعا دینی چاہیے, ہمیں اس کو بطور مثال اپنے سامنے رکھ کر خود بھی کوئی نیک کام کرنا چاہیے. لیکن یہاں تو سب کچھ الٹ ہی ہو رہا ہے. نہ وہ ان کو اپنے لیے مثال سمجھتے تھے, نہ ان کی تعریف کرتے, نہ ان کو انکریج کرتے, نہ ان کے لیے دعا کرتے. کیا وجہ تھی؟ यानी हर इंसान को इतना पता है कि अच्छा क्या है और बुरा क्या है, लेकिन जब एक इंसान खुद अच्छा नहीं कर सकता तो अच्छा करने वाले को ही ब्लेम करने लगता है। अंगूर खट्टे हैं, ये भी एक नफसियात है ना, कि जिस चीज तक आप नहीं पहुंच सके, जो काम आप नहीं कर सके, अगर वो किसी और ने कर लिया, अब आपसे हजम नहीं हो रहा। या फिर ये खौफ आपको लाहक होता है कि उनकी तारीफ ज्यादा हो गई तो मेरी तरफ कोई मुतवज्जे नहीं होगा, या वो खुद से ज्यूम कर लेते हैं कि किसी दूसरे की तारीफ का मतलब मेरी बुराई है, लिहाजा वो अपने से शर्मिंदगी धोने के लिए, अपनी खिफत मिटाने के लिए, अपनी जिल्लत दूर करने के लिए वो क्या चाहते हैं कि दूसरों को जलील किया जाए, मजाक उड़ाकर उनको ख्वार किया जाए, ताकि जब हर तरफ अंधेरा हो जाए तो किसी का भी जुर्म नजर ना आए। मसलन एक मजलिस में 10 लोग बैठे हुए हैं, 9 उनमें से उठ के नमाज पढ़ने लगते हैं, तो जो एक नहीं पढ़ रहा वो अमूमन क्या करता है? नमाज पढ़ने वालों की बुराइयां, या उनका मजाक उड़ाना, या नमाज को एक हल्का काम गर्दानना, या अपने कुछ कामों का तज़किरा और तबसरा करना। यानी अगर किसी नेक काम में कोई शख्स हमसे आगे बढ़ गया है तो हम उसको बर्दाश्त नहीं कर सकते, किसी न किसी तरह उसको जलील और रुसवा जरूर करना है, ताकि हमारी कोताहियों पर पर्दा पड़ा रहे। एक और वजह यह भी होती है कि मजाक उड़ाने वाले लोग आमतौर पर कम अकल लोग होते हैं, कम अकल किस्म के लोग मजाक उड़ाते हैं, गंवार किस्म के लोग, नासमझ लोग। यानी मजाक उड़ाना नासमझी की अलामत भी होती है। कोई भी समझदार शख्स, पढ़ा लिखा मुहज्जब शख्स, वेल मैनर्ड, आपको यूं किसी का मजाक उड़ाता नहीं दिखाई देगा। मुंह कौन चढ़ाता है? अकलमंद लोग। ये बच्चों की आदत होती है। तो गोया इन मुनाफिकीन के अंदर अभी तक बचपना है, इनमेच्योर भी हैं, समझते तो खुद को बहुत बड़े हैं, बड़ा समझदार समझते हैं, लेकिन अकल उनके पास से नहीं गुजरी। अगर ये अकल वाले होते तो एक अच्छे काम पर मजाक उड़ाने की बजाय उसमें शरीक हो जाते। एक और वजह यह होती है कि जब हमारे पास कोई दलील नहीं होती अपने गलत काम के लिए या किसी की अच्छाई को अप्रिशिएट करने के लिए, तो फिर हम अपनी कमजोरी पर पर्दा डालने के लिए अमूमन तमस्खुर का सहारा लेते हैं और दूसरे का मजाक उड़ा देते हैं। यानी खुद को जब जस्टिफाई नहीं कर पाते अपने गलत काम पर, तो फिर उसका हल क्या तलाश करते, कि दूसरों का मजाक उड़ाओ। कोई भी समझदार शख्स ऐसी हरकत नहीं करता। आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया में क्यों आए थे? कि इंसानों की तरबियत करें, उनका तज़किया करें, वो युज़क्कीहिम। तो मुनाफिकीन तो उससे फायदा उठा नहीं रहे थे, लिहाजा वो तो तरबियत से खाली लोग थे, इसीलिए वो इस तरह की छिछोरी हरकतें और घटिया किस्म के रवैये इख्तियार किए हुए थे। अमूमन मजाक इसीलिए उड़ाया जाता ना कि किसी चीज की अहमियत को कम किया जाए, लोगों की निगाह में उसको गिराया जाए। तो अहले ईमान के जो बड़े बड़े कारनामे और कुर्बानियां, यानी तारीख इनकी मिसाल पेश करने से कासिर है कि किसी मकसद के लिए कोई शख्स अपना पूरा घर लुटा दे, पूरे का पूरा घर कोई एक जंग में देकर खुद फारिग हो जाए, और इतना अल्लाह पे तवक्कल हो कि जब पूछा जाए कि पीछे के लिए क्या है, तो एक दिन के लिए भी कुछ ना, और कहे अल्लाह और उसका रसूल ही काफी, उनको छोड़कर आए, उनकी मोहब्बत है उनके पास, वही काफी है उनके लिए। ये दुनिया की हर नेमत से बड़ी नेमत। ऐसे लोगों का मजाक उड़ाया जाए? यानी बड़ी बड़ी कुर्बानियां करने वालों की कुर्बानी को मजाक में उड़ा दिया जाए? ये कोई समझदार शख्स नहीं कर सकता, ये वही कर सकता है जिसकी अकल छोटी हो। और बड़ी बात यह है कि अपनी कमजोरी को मिटाने के लिए, अपनी गलती को छुपाने के लिए, उसकी तरफ से लोगों की तवज्जो हटाने के लिए, चीजों के हकायक को बदल देना, उनको कुछ से कुछ माने पहना देना, الزام تراشی کرنا، کیونکہ یہاں پر دونوں چیزیں آئی ہیں نا، صرف مذاق اڑانا نہیں بلکہ اس کے ساتھ کے یلمزونا، عیب لگاتے ہیں، یعنی انہیں مسلمانوں کی کوئی خوبی نظر نہیں آتی، تو چن چن کے دوربین لگا کے کوئی نہ کوئی چیز ایسی ڈھونڈ لاتے ہیں کہ جس سے ان کی ساری نیکی پہ پانی پھیر دیں۔ عموماً لوگ جب کمزور پڑتے ہیں اور کسی بات کو فیس نہیں کر سکتے، کسی ریالٹی کو فیس نہیں کر سکتے، تو فوراً کس طرح پینترا بدلتے، یعنی ہم تو مذاق کر رہے تھے۔ حالانکہ آپ مذاق نہیں کر رہے تھے، صرف اپنی کمزوری کو چھپانے کے لیے آپ مذاق کا سہارا لیتے ہیں۔ پہلے بچوں کو اس بات سے روکا جاتا تھا کہ وہ بڑوں کا مذاق اڑائیں یا استاد کے بارے میں نازیبا بات کریں، آج اگر بچے استاد کے بارے میں تہذیب سے گرے ہوئے الفاظ استعمال کریں تو مائیں انکریج کرتی ہیں، انہیں کانفیڈنس کا نام دیا جاتا ہے۔ یہ ایک حقیقت ہے، بہت سے بچوں کو دیکھا گیا کہ گھر میں جا کے استاد کی گفتگو کا یا چال کا یا لہجے کا یا بولنے کے سٹائل کا یا کپڑوں کا یا کسی نہ کسی طرح کا مذاق اڑا کر اس پہ ہنستے ہیں، اور حد تو یہ کہ استادوں کے سامنے بیٹھ کر بھی یہ سب کچھ کرنا کانفیڈنس سمجھتے ہیں۔ بہت سی ایسی پارٹیاں کالجز اسکولز میں ارینج کی جاتی ہیں جس میں استاد سامنے بیٹھے ہوتے ہیں اور ان کی موجودگی میں ان کی نقلیں اتاری جا رہی ہوتی ہیں یا مذاق اڑایا جا رہا ہوتا ہے۔ یعنی ہمارے مہذب معاشرے میں بھی یہ چیز اب انٹرٹینمنٹ کے نام پر بہت عام ہو گئی۔ اصل میں احساس کمتری کا وہ شکار ہوتے ہیں، لیکن اس کو چھپانے کے لیے احساس برتری کو پریٹینڈ کر رہے ہوتے ہیں۔ پھر اس کے علاوہ یہ ہے کہ مسلمانوں کو ڈسکریج کرنا بھی مقصود تھا، کیونکہ ہوتا یہ ہے کہ جس کا مذاق اڑایا جاتا ہے اس کا دل ہمیشہ چھوٹا ہونے لگتا ہے۔ اپنے آپ کو رکھ کے دیکھیے، کوئی آپ کا مذاق اڑا رہا ہو تو آپ کو کیسے لگتا ہے؟ کوئی بھی شخص مذاق اڑانے کو برداشت نہیں کرتا، اسے اپنی ذلت سمجھتا ہے، اور بعض اوقات اس کا شدید ری ایکشن ہوتا ہے، اور شدید ری ایکشن قتل تک جا پہنچتا ہے، جیسا کہ کل بھی آپ نے پڑھا۔ اور اس بات میں دوسری طرف مجھے مسلمانوں کی گریٹنس بھی سمجھ میں آتی، کہیں نہیں یہ پتہ چلتا کہ مخلص اہل ایمان نے ان باتوں کو کوئی بہت توجہ دی ہو اور ان کو برداشت نہ کیا ہو، یا جوابی نیگیٹو ری ایکشن میں انہوں نے کوئی ہاتھا پائی کر لی ہو، بلکہ بہت حسن و خوبی کے ساتھ ان ساری باتوں کو وہ برداشت کرتے چلے گئے، درگزر کرتے چلے گئے، حتیٰ کہ اللہ کی طرف سے حکم آیا کہ اب ان کے ساتھ جہاد کیجیے اور ان پر سختی کیجیے۔ تو مسلمانوں کی قوت برداشت کا بھی اندازہ ہوتا ہے، یہاں سے ان کی عظمت کا پتہ چلتا ہے۔ یعنی عام طور پر لوگوں میں مذاق کو برداشت کرنے کے لیے قوت برداشت بہت کم ہوتی، نہ ہونے کے برابر ہوتی۔ اپنے گھروں میں ہی دیکھ لیجئے کہ بچوں کے درمیان جو ہاتھا پائی ہوتی ہے، لڑائی جھگڑے ہوتے ہیں بہن بھائیوں کے درمیان، وہ کہاں سے چھڑتے ہیں؟ مذاق اڑانے سے، منہ چڑانے سے، چھوٹی چھوٹی باتوں سے، بلی کرنا جس کو کہتے ہیں۔ ایمان انسان کو اندر سے محفوظ کر دیتا ہے، اعتماد دیتا ہے، انٹرنلی سیکیور بناتا ہے، اور جو شخص اندر سے محفوظ ہوتا ہے یا اندر سے مضبوط ہوتا ہے، تو وہ کسی بھی اپنی چیز کا مذاق اڑائے جانے سے کچھ زیادہ پریشان نہیں ہوتا یا اس کو زیادہ اہمیت نہیں دیتا۔ مثلاً جو لوگ اپنے آپ کو بااعتماد سمجھتے ہیں اپنی ظاہری لکس کی وجہ سے، تو جب ان کے لکس پر یا ان کے اپیرنس پہ کوئی بات کرتا ہے تو اس پر پھر وہ نیگیٹولی ریئیکٹ کرتے ہیں، کیونکہ جس چیز کو وہ سیکیورٹی کا ذریعہ سمجھتے تھے وہ ہرٹ ہوئی۔ یا اسی طرح اگر کوئی شخص مالداری پہ بھروسہ کیے ہوئے ہے اور کسی نے مال کا مذاق اڑایا تو وہ اس پر بفر اٹھے۔ لیکن مومن کے لیے نہ اس کی لکس، نہ اس کی ظاہر داری، نہ اس کا مال، کوئی بھی دنیا کی چیز ایسی نہیں جس پر وہ بھروسہ کرتا ہو۔ اس لیے اسے فرق نہیں پڑتا کہ اس کی ظاہریت میں سے کسی بھی چیز کا مذاق اڑایا گیا ہے، کیونکہ وہ اندر سے سچے تھے، ایمان پر راضی تھے۔ اس لیے جب ان کے ساتھ ایسا ہوا تو انہوں نے ان چیزوں کو کچھ زیادہ اہمیت ہی نہیں دی۔ ایمان میں یہ چیز ساتھ ہی آ جاتی ہے نا کہ ایمان بالآخرت بھی آ جاتا ہے، کہ جس مقصد کے لیے ہم یہ سب کچھ کر رہے ہیں اور ہمیں جس سے اس کی جزا چاہیے، اگر وہ راضی ہے तो दुनिया भर के मजाक उड़ाने से कुछ भी नहीं बिगड़ता। और ये सब कुछ सहाबा के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम की तरबियत की वजह से था कि वो इस तरह की छोटी छोटी बातों को कुछ अहमियत नहीं देते थे और अपने मकसद से मुंह नहीं मोड़ते थे। मुनाफिकीन का तो काम क्या था कि मुसलमानों को अपने मकसद से फेर दें, वो जिस जंग के लिए जा रहे हैं उसके लिए वो तैयार ना हो, बुजदिल हो जाए, लेकिन उनका ये हथियार कारगर न हुआ। अपने आप के लिए सवाल लिखिए, क्या मैं किसी का मजाक तो नहीं उड़ाती, या क्या मेरे अंदर किसी का मजाक उड़ाने की आदत तो नहीं। दूसरा सवाल, जब कोई मेरा मजाक उड़ाता है तो मेरा रिएक्शन क्या होता है, उस मौके पर मैं किस तरह रिएक्ट करती हूँ। और मजाक उड़ाने में आंखों से इशारे करना, जुमानी किस्म की मुस्कुराहट, जबान से बात, इल्जाम तराशी, सब कुछ शामिल है कि जब मेरा कोई मजाक उड़ाता है तो मेरा रिएक्शन क्या होता है। और ये सब बीच में ब्रैकेट में लिख लीजिए, आंखों के इशारे से, मुस्कुराहट से, जिस्म के किसी भी हिस्से के साथ इशारे से, या जबान से, अकेले या बहुत से लोगों के साथ मिलकर, क्योंकि कुछ लोग होते हैं ना कि अकेले ही आपका मजाक उड़ा रहे थे, और कुछ लोग औरों को भी शामिल करके एक जत्थे की सूरत में आपका मजाक उड़ाने लगते हैं। आप मसलन किसी शादी पर गए हैं और सर ढांका हुआ है, तो एक ग्रोह आपको ऐसा मिल जाता है कि जिसको आपका ये सब कुछ, ये हाल हुलिया पसंद नहीं, वो मिलजुल के आपका मजाक उड़ाने लगते हैं। बाद वक्त अपने रिश्तेदारों में से ही होते हैं। ऐसे मौके पर मेरा रिएक्शन क्या होता है, क्योंकि आपके भी ईमान का इम्तिहान हो गया ना उस वक्त। अल्लाह सबको आजमाता है कि अब ये मेरा बंदा क्या करता है, हा? उस मौके पर आपका रिएक्शन क्या होता है? क्या सिर्फ मुस्कुराकर खामोश हो जाते हैं, बहस करने लगते हैं, या तानो तशनी करने लगते हैं, या जवाबी इल्जाम तराशी शुरू करते हैं, या गुस्से के मारे उठ के आ जाते हैं, चीखने चिल्लाने लगते हैं? क्योंकि किसी भी नापसंदीदा बात के मौके पर चीख चिल्ला कर रिएक्शन जाहिर करना, ये भी मुहज़्ज़ब लोगों का काम नहीं। आप लोगों को जरूर कुछ ना कुछ ऐसी मुश्किल पेश आती होगी, क्योंकि ये डे टू डे लाइफ से मुतालिक चीजें हैं, और इस मामले में आपको बहुत मुहज़्ज़ब होने की जरूरत है, वरना आपकी नमाजें, दीनदारी, कुरान पढ़ना पढ़ाना, ये सब कुछ धरे का धरा रह जाएगा अगर आपके अंदर ये बुनियादी अखलाक नहीं कि लोगों के मजाक का जवाब अगर न देना जाने आप। असल में मैंने ये देखा है कि हमारा एक कल्चर बन चुका है, मालूम नहीं क्यों, आप राह चले जा रहे हो तो कोई ना कोई आप पे आवाजा कसेगा, आपस में बातें करके आपके मजाक उड़ाएंगे, ऊंची ऊंची आवाज से कुछ आपको सुनाएंगे, और उस पर बहुत खुश हो रहे होते हैं। यंगस्टर्स को आप देखेंगे रास्तों में क्या कर रहे होते हैं, आपकी सवारी के पास से कोई गुजरे तो मुंह चिढ़ा के गुजर जाएंगे। यानी समझ में नहीं आता कि इस कदर बदअखलाक और बदतमीज तर्ज अमल इख्तियार कर लिया है हमने कि शायद दूसरों को टीस करके, दुख दे के, दूसरों को परेशान करके हम इंजॉय करते हैं। खुश होने की और तो कोई चीज रह नहीं गई, इसलिए ऐसी गंदी हरकतों से ही इंजॉय कर रहे हैं। और छोटी छोटी बातों में जरा चलते दूसरे को ताना दे जाना, और कुछ नहीं तो ये सब मानी खेज किस्म की बातें और अदाएं, इनका दीन से कोई ताल्लुक नहीं है। पूरा एक किरदार बदल गया है, यानी सच्चे ईमान की जगह मुनाफकाना तर्ज अमल ने ले ली। ये तर्ज अमल हमारे माशरे में बहुत आम हो गया है, और आम रोजमर्रा जिंदगी माशरती ताल्लुकात में मजाक उड़ाना भी है, लेकिन दीन वालों का मजाक उड़ाना किसी न किसी तरह एक खास तरीका जिंदगी बनता जा रहा है। इसलिए कि जिंदगी में और तो कोई मसरूफियत है नहीं, कोई प्रोडक्टिव काम है नहीं, तो मजाक उड़ाने पर रह गए, और फारिग लोगों का काम है। दीन आपको एक एतमाद देता है, क्योंकि अल्लाह जैसी हस्ती पर ईमान लाना कोई मामूली चीज नहीं होता, वो तो एक एहसास और एक पूरा यकीन होता है कि आप हर वक्त उसकी निगाह में। फिर तो आपका जाविया निगाह बदल जाता है, आपके मुस्कुराने का अंदाज बदल जाता है, आपकी सोच बदल जाती, आपका लाइफस्टाइल पूरा तब्दील हो जाता है। यानी ईमान जब जागता है और वो रोशनी अंदर आती है, फिर तो अंदाज ही बदल जाते हैं। لیکن جب آپ اس ایمان سے دور ہوتے ہیں تو کسی نہ کسی طرح آپ انسیکیور ہوتے ہیں اندر سے، اور پھر وہ غیر یقینی کیفیت کسی نہ کسی نیگیٹو ریئیکشن میں ضرور سامنے آتی رہتی ہے. اسی کا نام پھر بد اخلاقی ہے. انجام اب کیا ہوتا ہے ایسی حرکتوں کا؟ ایک تو فرمایا سخر اللہ منہم، اللہ ان کا مذاق اڑاتا ہے. یہ پھر بلاغت کے اصول مشاکلت کے تحت یسخرون منہم سخر اللہ منہم جواب بنایا ہے، ولہم عذاب علیم. دین والوں کا مذاق اڑانے کا نتیجہ کیا ہے؟ عذاب علیم. نبی صلی اللہ علیہ وسلم سے فرمایا جا رہا ہے استغفر لہم او لا تستغفر لہم، خواہ آپ ان کے لیے بخشش مانگیں یا نہ مانگیں، ان کے لیے دعائے بخشش کریں یا نہ کریں، سب برابر ہے. ان تستغفر لہم سبعین مرتن، اگر آپ ان کے لیے 70 بار بھی استغفار کریں گے فلن یغفر اللہ لہم، اللہ ہرگز ان کو معاف نہ کرے گا. ذلک بانہم کفروا باللہ ورسولہ، یہ اس وجہ سے ہے کہ انہوں نے اللہ اور اس کے رسول کا انکار کیا. واللہ لا یہدی القوم الفاسقین، اور اللہ فاسق لوگوں کو ہدایت نہیں دیتا. پھر یہاں ان کی صفت فاسقین کے طور پر آئی کیونکہ یہ حدیں توڑ جاتے ہیں. یہاں پر 70 کا لفظ استعمال ہوا ہے کہ 70 بار بھی ان کے لیے استغفار کریں تو ان کی معافی نہ ہوگی. یہ تحدید کے لیے نہیں، لمٹ بتانے کے لیے نہیں، بلکہ تکثیر کے لیے ہے، کثرت بتانے کے لیے. جیسے ہمارے ہاں اردو میں بھی کچھ فگرز کو استعمال کیا جاتا ہے مختلف اعمال کے سمبل کے طور پر، مثلا 420 کا ہنسا یا 32 کا یا اسی طرح اور کچھ ہنسے ہم استعمال کرتے ہیں. تو عربوں میں 70 کا ہنسا جو ہے یہ تکثیر کے لیے عموماً استعمال ہوتا ہے، کثرت بتانے کے لیے. مراد اس سے کیا ہے کہ اگر آپ ان کے لیے کثرت سے بھی استغفار کریں گے، بہت زیادہ بھی معافی مانگیں گے، فلن یغفر اللہ لہم، اللہ ان کو معاف نہیں کرے گا. یعنی منافقوں کے لیے تو پھر دعائے استغفار بھی فائدہ نہ دے گی کیونکہ ان کے جرائم بہت کبھی ہیں. اللہ رسول کے ساتھ کفر کرنے والوں کے لیے تو معافی ہے ہی نہیں، صرف ایسے لوگوں کو اللہ راستہ بھی نہیں دکھاتا، پھر ان کو ہدایت بھی نہیں ملتی. ذَلِكَ بِأَنَّهُمْ كَفَرُوا بِاللَّهِ وَرَسُولِهِ وَاللَّهُ لَا يَهْدِ الْقَوْمَ الْفَاسِقِينَ. ذَلِكَ یہ بات، بِأَنَّهُمْ کیونکہ انہوں نے، کفروا باللہ ورسولہ، اللہ اور اس کے رسول کے ساتھ کفر کیا، یعنی ان کی کوئی بات مان کر نہ دی. وَاللَّهُ لَا يَهْدِ الْقَوْمَ الْفَاسِقِينَ، اور اللہ فاسق قوم کو ہدایت نہیں دیتا، یعنی ایسے لوگوں کی رہنمائی پھر اللہ تعالیٰ نہیں فرماتے.